आजा हृदय परलीमा अझै सकेछौ, हेर्दा हृदय परलीमा अझै सकेछौ, मनको मेरो मुरलीमा बसिसकेछौ, मनको मेरो मुरलीमा बसिसकेछौ, हेर्दा हृदय परलीमा अझै सकेछौ, हेर्दा हृदय परलीमा अझै सकेछौ। वरिपरि तिम्रै छाया डुले जस्तो लाग्छ, एकान्तमा तिमीसँग भुले जस्तो लाग्छ, वरिपरि तिम्रै छाया डुले जस्तो लाग्छ, एकान्तमा तिमीसँग भुले जस्तो लाग्छ, कति बेला मुटु भित्र पसिसकेछौ, कति बेला मुटु भित्र पसिसकेछौ, हेर्दा हेर्दै परलीमा अझै सकेछौ, हेर्दा हेर्दै परलीमा अझै सकेछौ। न देखे जै गर्दा पनि तिम्रै छेउ पुग्छु, सपनाको सागरमा गहिरेर डुब्छु, न देखे जै गर्दा पनि तिम्रै छेउ पुग्छु, सपनाको सागरमा गहिरेर डुब्छु, अधरको सुसेलीमा रसिसकेछु, अधरको सुसेलीमा रसिसकेछु, हेर्दा हेर्दै परलीमा अझै सकेछौ, हेर्दा हेर्दै परलीमा अझै सकेछौ, मनको मेरो मुरलीमा बसिसकेछौ, मनको मेरो मुरलीमा बसिसकेछौ, हेर्दा हेर्दै परलीमा अझै सकेछौ, हेर्दा हेर्दै परलीमा अझै सकेछौ।